बेमिसाल तू बेमिसाल तू बेमिसाल ओशो। तू बेमिसाल ओशो तू बेमिसाल ओशो ओशो ओशो ओशो ओशो ओशो ओशो। तू बेमिसाल ओशो तू बेमिसाल तू बेमिसाल ओशो तू बेमिसाल तू बेमिसाल तू बेमिसाल तू बेमिसाल ओशो ओशो ओशो ओशो ओशो। तू बेमिसाल ओशो तू बेमिसाल ओशो ओशो ओशो ओशो ओशो ओशो ओशो। तू बेमिसाल ओशो तू बेमिसाल तू बेमिसाल ओशो तू बेमिसाल। पूरन की है ज्योति बेटी। रोशन शून्य पात्र में जैसे